www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله. ما أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر. ليلة القدر خير من ألف شهر. تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر. سلام هي تامة رهيبة. صدق الله. دوستو مدربو، رمضان کا مہینہ سب کو معلوم ہے، نہایت مبارک مہینہ ہے. اس میں قرآن نازل ہوا ہے. رمضان کی فضیلت قرآن کے نزول کی وجہ سے، اور اسی وجہ سے پورے رمضان کا روزہ فرض کیا گیا. شکراً لہو، جو بھی قرآن نازل ہوا ہے رمضان میں، تو اس کے شکر میں پورے مہینے کا روزہ فرض کر دیا گیا. یہ بات ہمارے بادشاہ سے دسم ضرور فرماتے تھے، رمضان بین قرآن سے کہتے تھے شکراً لہو. کیونکہ نزول قرآن ہوا ہے رمضان شریف میں، تو اس کے شکریہ میں پورے رمضان کا روزہ اللہ نے فرض کر دیا. قرآن کی اتنی اہمیت یہ سمجھیے، جو صرف ہم پڑھنے پڑھانے میں بھی اب تک رسم ہی نہیں ہم ہیں. حقیقت قرآن پاک کی تلاوت بہت بڑی نعمت ہے، اس کو اس کی توفیق ہوتی ہے، خوش نصیب ہے. ٹھیک ہے، آپ ہمارے بشائر اپنے وظیفے میں ایک بارہ تلاوت قرآن بھی کرتے ہیں، ایک بارہ تلاوت یا کم سے کم آدھی بارہ. یہ بھی لکھا ہے تلیان میں، یہ کم سے کم دو مہینے میں ایک متو ختم کر لیا کرو، پھر آدھا پارا ہوا ہے. اس کی بڑی اہمیت، اللہ کا کلام گھر میں ہے، اسے ہم آپ ہمارے طاقوں کی زینت بنا ہے، الماریوں کی زینت. کشاف نے لکھا ہے کہ ذہبوا، انہوں نے اپنی کتاب کو سنہرے حروف میں لکھایا، لیکن اس کے عوامل پر انہوں نے عمل نہیں کیا، نواحی سے اجتناب کیا. اہل کتاب نے بھی تورات کو ذہب سنہرے حروف سے لکھایا، ریشمی زبانوں میں رکھا، جس کے عوامل کتاب میں نہیں کیا، نواحی سے اجتناب نہیں کیا. ایسے گھر جس میں قرآن ہو اور قرآن التفات نہ ہو، جو قرآن بھی نالا کرتا ہے. ترمذی کے ٹائٹل پہ لکھا ہوا ہے کہ جس کے گھر میں ترمذی شریف ہو، گویا کہ نبی ہے جو کلام کر رہا ہے اس کے گھر میں. ہاتھ اسے سنا دے ترمذی شریف، یہاں سے ٹائٹل. جس کے گھر میں ترمذی شریف ہو، کان نفی بیٹھی، جب گویا کہ اس کے گھر میں نبی صلی اللہ علیہ وسلم قرآن ہے جس کو تلاوت کر رہی ہے. اللہ تعالیٰ نبی ہے، جس کے گھر میں نبی ہے وہ کلام کر رہا ہے. اسی طریقے سے میرے در سے قرآن پاک، اللہ ہم سب کو قدر کی توفیق ہے، اللہ ہم سب کو قدر، اس کی قدر یہ ہے اس کی تلاوت کی جائے، معنی متائی سمجھنے کی کوشش کی جائے. ہاں، مکتوب رب العالمین، رب العالمین کا مکتوب ہے. امام غزالی نے کہا ہاں مکتوب رب العالمین، رب العالمین کا یہ مکتوب ہے اپنے بندوں کے نام. لکھا امام نے کہ تمہارے لڑکے یہ باب، جس کا بھی خط تمہارے محبوب کا آتا ہے، جو جتنا پڑھ سکتے ہو پڑھتے ہو، بعد میں وہ تسلی نہیں تھی دوسرے پڑھنے والے سے پڑھاتے ہو، اور یہ بھی کہتے رہتے ہیں کہ دیکھو میرے لڑکے ہیں یا میرے شہید ہیں. بھائی نے ستور تو کچھ نہیں لکھا, دونوں سطروں کے درمیان حاشیے پہ تو کچھ نہیں لکھا, امام غزالی لکھتے ہیں, حجت الاسلام ان کا ہے. اللہ تعالیٰ نے ہمارے درمیان قرآن نازل کیا, فرمایا ہم نے اس کو نازل کیا ہے لجر قدم میں. قرآن کا نازل ہونا, اس کا ذکر فرمایا اللہ نے. گھر میں بہت سے مہمان آتے ہیں چلے جاتے ہیں, جو کوئی خاص مہمان آتے کہتے ہیں پاشا جی ہمارے یہاں آئے تھے, کہتا ہے یہ قرآن کو کہا ہم نے نازل کیا قرآن. اللہ تعالیٰ ایک ہی طرح سے بے اعتنائی کو معاف فرمائے. اللہ تعالیٰ نے اپنے فضل و کرم سے یہ مہینہ دیا ہے. میں 30 سال سے زیادہ مہینے سالوں سے آ رہا ہوں, یہ آپ حضرات کی محبت پہنا ہے, یہ سب ایک کو بلاتے ہیں, میں اس لائق ہوں. آپ قدر بھی کرتے ہیں, قدر بھی کرتے ہیں, عزت دیتے ہیں. ہمارے لیے سعادت کی بات ہے کہ تیرے طالبین اللہ کے عشاق, اللہ کے فرما بردار بہت سے عزت رکھتے ہیں. اس کی وجہ سے بہت سے ہمارے لڑکے بچے آتے رہتے ہیں, خوش ہوتے ہیں. الحمدللہ یہاں آج ہے جب قدر وغیرہ میں تو یہاں سے وہاں تک آدمی آگے رہتے ہیں. یہ آپ اللہ کے خلوص کی برکت ہے. اللہ اس عمل کو قبول فرمائے. ہم کو تو ہر سال رہتا ہے آپ آئیں گے نہیں آئیں گے, زندگی ہی جائے. الحمد للہ پھر یہ سعادت بخشی کہ میں حاضر ہوا ہوں, اور جو کچھ سمجھ آئے گا آپ حضرات کے سامنے بیان کروں گا. اللہ تعالیٰ اس کو قبول کرے, مجھے بھی عمل کی توفیق ہو اور ساری لوگوں کو عمل کی توفیق ہو, کہ اللہ تعالیٰ اس آواز کو ساری دنیا میں پہنچا دیں, ان کے لیے مشکل نہیں ہے. عمر اللہ کے بیاض اللہ بیاضی بہت بادشاہ اللہ کا جملہ بہت ہے کہ میں اس کمرے میں بیان کر رہا ہوں, اللہ نے چاہا کہ میری آواز پورے عالم میں پھیل جائے گی. فرما دیتے بہت اس طرح پر قرآن پاک کا نزول بہت بڑی نعمت ہے, افضل ترین نعمت قرآن کا نزول ہے. تم میں دو چیزیں چھوڑے جا رہا ہوں نبی اکرم صلی اللہ علیہ وسلم نے, کتاب اللہ و سنتی, اور نہیں اور کسی نہیں, کتاب اللہ و سنتی, اللہ کی کتاب. اب اپنی سنت بھی چھوڑے جا رہا ہوں. معلوم ہوا کہ کتاب اللہ جیسے قابل حفاظت ہے, سنت رسول بھی قابل حفاظت ہے. تم قرآن سمجھ نہیں سکو گے جب تک سنت رہ جاؤ گے. سنتی بھی کہا کتاب اللہ و سنتی, میری سنت عملی ہو, قولی ہو, حالی ہو, یہ بھی ایک سنت ہے. جیسے قولی سنت ہے, عملی سنت ہے, اسے نبی کریم صلی اللہ علیہ وسلم کی سنت ہے. اللہ سے نسبت پیدا کرنا, اللہ سے تعلق صرف قول اور پہل سے نہیں, بلکہ آپ کا باطنی حال بھی آپ کی سنت ہے. ایک جماعت کو ایسی ہونا چاہیے, لکھا ہے تو امت نے آپ کے دین کو لیا, اس پر بحث کیا, اس پر کلام کیا, متقدمین نے آپ کے عقائد کو ممہد کیا. وہ عقائد اہل سنت والجماعت پورا, وہ کہانی کے مسائل کا استنباط کیا, امت کے سامنے مسائل و احکام پیش کیا. اور صوفیہ نے نبی اکرم صلی اللہ علیہ وسلم کی باطنی سنت سے اس کو لیا, سکو واسکو کیا اور سب کو بجایا. یہ بھی ایک سنت ہے, جیسے احکام سنت عقائد, اسی طریقے سے حضور اکرم صلی اللہ علیہ وسلم کی سنت ایک نسبت باطنی بھی ہے. یہ ہم کی گفتگو شروع لکھتے ہیں قاضی صاحب, یہ جو کچھ کہا گیا یہ ظاہری سنت ہے, ظاہری, اصل سنت باطنی سنت ہے جو متوارث ورثتاً بعد ورثت چلائی جا رہی ہے. جو لوگوں نے حدیث کی اجازت دی ہے اسی طریقے سے مجھے باتیں ہونے کی اجازت دی ہے. سروں واس کو پیا اور پلایا جو یہ کام امت کا ہے, تین اس سنتوں کو باقی رکھنے کے لیے سلسلہ جاری ہے. اللہ تعالی ہم میں سے ہر شخص کو تینوں کا اہتمام ہونا چاہیے, صرف جماعت مت نہیں, ہر شخص اتنا مسائل سیکھو کہ نماز روزہ کے مسائل معلوم ہو جائیں, کر سکو اعمال, ان کے اخبار کی دعوت سیکھو. اسی طریقے سے باطنی سنتیں جو ہیں وہ نسبت معاللہ یہ ہما کی مختصر صورت اسلام کو یہ جو کچھ کہا گیا اسلام کی سنت سے, لیکن جو باطنی چیز ہے اسی نے درویشہ بھائی جو قاضی صاحب لکھتے ہیں قاضی پانی پتی, ہمارے حضرت بہت فرماتے تھے کہ تمام فقہا نے مسائل لکھے ہیں, قاضی صاحب نے مسائلی کتاب پر نام کیا لکھا ہے کتاب لکھی ہے, اس میں اخیر میں کتاب الاحسان لکھا ہے, کتاب الاحسان بہت مشہور کتاب اس بنا پر احسان. یہ ہمیں ایک دوسرے یہ جو کچھ کہا گیا ہے اس صورت اسلام اور مغز السین درویشا بائی کا جو مغز انتہا ہے تو درویشوں کے سینوں سے ڈھونڈنا چاہیے, صاف لکھ دیا ہے. کسی فکر کی کتاب میں ہمارا بول میں گرا ہوا کتاب احسان نہیں, بہت فرما دیتے انہیں شامی میں ہے, بہرائق میں ہے, بدائے میں ہے, یہ قاضی صاحب نے جو کتاب لکھا ہے چونکہ وہ سلسلہ بات ہے, قاضی صاحب شیخ تھے بہت بڑے آدمی تھے, حضرت شاہ غلام علی ان کو استاد تھے, شاہ غلام علی مرزا مذہب جانا استاد تھے, انہوں نے نسبت باتیں یہ ہمیں کہ گفتگو صورت اسلام اما باتیں ہوں یا مغل ہوں درخت بتے دروشہ بائے بچی نے دروشہ بائے ہمارا بول میں جانتے بھی نہیں ہمارا بول میں اس کے عقیل میں کتاب الاحسان کو دکھلاتے تھے علماء کے دیوبند کے, یہ دیکھو یہ قاضی صاحب متفق ہے حدیث میں متفق ہے, ایک عالم کہتے تھے ہیں کہ اگر قاضی صاحب کسی حدیث کو روایت کرے تو اسے سنت کا مطالبہ نہیں کیا جا سکتا, قاضی صاحب اگر جو روایت کرے حدیث کی تو روایت سنت کے روایت بغیر پوچھے اس کو قبول کرو, یہاں پر بہت بڑے آدمی تھے لیکن قاضی صاحب سے ان کے شیخ تھے مرزا مدر جانا گئے قاضی صاحب دفعہ کہا یہ سراوڈائی کیا ہے جو آتا ہے تمہاری شکایت کرتا ہے, اتنا بڑا آدمی فرماتے تھے کہ میں اللہ پوچھے کل آیا تو میں قاضی صاحب کو پیش کروں گا, ایک تھوڑا سا ترسی تھی زبان میں کوئی بات کچھ ڈانٹو دیتے تھے, کہا سلام اللہ یہ کیا بات ہے کہ جو آتا ہے پانی پر سے تمہاری شکایت کرتا ہے تیزی کے, مطلب کہ اس چیز کو ہٹا لطف نرمی یہ بنے گی کوئی پیر ہو جائے دان نہیں چلے گا, بالو یہی سمجھتے ہیں کیونکہ معاشا فضرمان صاحب ڈانٹتے تھے ہم بھی ڈانٹے نہیں بے خوف آدمی ہوتے آگے نسبت دما تھانی کو کہنے والے تھے تم کیا ہو, اس جگہ پر بزرگوں کو تلطف اس زمانے میں اصلاح کے لیے تلطف متعین نرمی کے ساتھ بہرحال اللہ تعالیٰ نے قرآن نازل فرمایا ہے, رمضان نے نازل فرمایا ہے, رمضان کی بھی فضیلت نکلی کہ ایام کی فضیلت نکلی پڑھنے کی فضیلت ہے, جو حضرات اس سے متخلق ہو گئے متخلق میں آیات اللہ اللہ کے آیات ہے, گانا خود قل قرآن حضور عبدال صلی اللہ علیہ وسلم خود کیا تھا قرآن تھے, اس بات پر ہر عالم کا وظیفہ ہے کہ اگر ان کی نیابت میں آتا ہے کہ اس خود کو بھی اختیار کرے, باطنی سنت ہو اس کی کوشش ہو, انکار تو کم سے کرنا ہو انکار نہ ہو, منکر بجائے نہ رسد منکر کسی جگہ پر نہیں پہنچ سکتا, جو مقدور و مطلوب نہ چھوڑ سوال ذلیل ہونے کے کچھ نہیں ہوگا, اللہ کے یہاں رہتے کہ وہاں ذلیل ہوگا, ظاہر وضرو ظاہر اللہ تعالیٰ وضرو ظاہر اس میں وہ بات ہے, ظاہری گناہ کو چھوڑو باطنی گناہ کو چھوڑو, ہمیں کسی نہیں سناتا پاؤ رکھا سب گئے اسی گناہ کیا بدل مارے ہمارے وضرو ظاہر राही गुना राजी ज्ञान राही गुना बातें गुना किब्र है हसद है मोह है ये बातें गुना बदनीयति है ये सब बातें इसको भी छोड़ने का तब मुत्तकी होगा वह जरूर जाहिर इसमें वह बात जाहिर गुनाह को भी छोड़ो और बातनी गुनाह को भी छोड़ो। आया है कि अगर कोई बात हो झगड़े फसाद की ने बताए कहो अनशाइम मैं रोजेदार हूं रोजेदार झगड़ा फसाद नहीं करता। हमारे एक घर था जो रमजान आता था सर औरतें कांपने लगती थी रमजान आ रहा देखिए क्या मियाँ का क्या हाल होता खूब जानता लगता वो समझते कि रमजान में गुस्सा दिखाना ये बहुत जरूरी अरे बहुत जाया करते थे देखो कहता था वो कि रमजान आया रमजान तदस्तु का महीना है मोहब्बत का महीना है अल्लाह से तादु का महीना है तदस्तु इस्लाम में सबसे अहम चीज तदस्तु बताइए ना फरमाते थे कि इस वक्त इस्लाह के लिए तदस्तु बताइए निहारत के लिए बुलाया तदस्तु बताइए नल्ली कर लो इतना मशहूर थे हजरत सख्ती भी मशहूर थे नहीं बहुत नरम थे मारा बहुत नरम थे। जब हजरत गोरखपुर में गए तो लोग आते नहीं थे उन्होंने कहा भाई पांच आश्रा है आते हैं कहा मारा है कि सख्ती इतनी मशहूर है कि जिसके बाद लोग नहीं आते कहा किसने मशहूर किया है कहा आपके खलीफा ने मशहूर किया है जो कोई बात करते हैं गलत तो उसको मनसूख करते हैं हजरत वो भी यही जानते थे हम हजरत हैरत हो गए कहा मेरे खुलफा मुझसे दूर करते हैं लोगों को तुम तरी को क्या जानो तूने दीदी कहे सुने मारा जिस शरासी दबाने मुड़वा रहा हजरत थानी हमेशा है ये नहीं कि जो लोग भी होते हैं कुछ समझते नहीं वहां थानी की थी सख्ती की बात आज बयान करते हैं एक आदमी ताबीज ने गाया उसको डाल दिया भगा दिया यही ताबीज के लिए मुतयन था वक्त क्या सरबार लेकिन दर्जे वालों के लिए मुतयन वक्त ना क्योंकि उसका कोई वक्त नहीं है चुनाच अगर कोई आता था कि 12 बजे रात में कोई आता था दर्जे है उठते थे सोचे जागते थे मधु करते थे ताबीज देते थे कहते जहां लोगों के जाब्ते के लोगों ने हमारा थानवी के जाब्ते को देखा और रबते को नहीं देखा क्या जाब्ते थे वो तो सिखलाने लगे था हमारा दोस्तों दीन तलतुफ मुतयन है इन जनाब हम लोगों को भी कुछ थोड़ा सा नरमी ही अख्तियार करना चाहिए बहुत उसूल और कवायद का बहुत ज्यादा जमाना नहीं अल्लाह ताला हम सबको अपने दीन के कदर की तौफीक दे। आया है एक अरबी आ रहा था खुद ने देखा बेशा खुद अशिया ये बहुत बुरा आदमी आ रहा है जब वो आया तो अल्लाह ने नरम कलाम किया अब कुछ चापाई का इंतजाम किया हजरत आशा को कहा चल कौन का यार अल्लाह आपने इसको अभी बेशा खुद अशिया फरमाए बदतरीन कबीले का आपने उसके साथ चापाई का ये तलब तो अय आयशा हमको कब शोर करने वाला गुस्सा होने वाला कब देगा तुमने क्या होगा वो उसका इल्म था उस शख्स के मुताबिक इल्म ये था कि बेशक बुरा आदमी है ये आने के बाद हक के ज़ियाफ़त को अदा किया हूँ सल्लल्लाहु अलैहि वसल्लम ने तुम्हारे पास कोई आए तो हक के ज़ियाफ़त अदा करो वो अपनी जगह पर है वो हजरत आयशा के इल्म के लिए कह दिया बेशक अशीरा लेकिन अल्लाह ताला ने नहीं जाने अल्लाह हम सब लोगों को दीन को समझने की भी तौफीक बरामद कराए दीन क्या है इसमें क्या खूबियां हैं जो और दीनों पर मुमताज है हमारा दीन वह इसी के नाम पर है तरतुफ इसके अंदर इतदाल है इसके अंदर न इसके अंदर तफरीत है न इफरात है तफरीत से भी खाली हमारा दीन ये नहीं कि यहाँ कोई मानती है भी पेश कर इसकी जरूरत नहीं है यहाँ हमारा तुम भी मान रहे तब पर लेकिन ज्यादा न माना आए नाम है बवक्त जरूरत है लेकिन अगर माफ कर तो ज्यादा बेहतर है वो भी नहीं करो इस बात से हम लोग कुछ सीखने की बात है कि नहीं सबको सीखने की बात है चाहे मौलवी है मौलाना कोई कुछ हो इस दिन पर तल तुप नहीं आएगा कुछ नहीं उसका उतर जाए नदी के तरीक पर रहना ये है सब कुछ इन दिनों पर हम सभी लोग अखलाक के दोष थे। बुजुर्गों की खिदमत में बड़े बड़े लोग जाते थे, रमजान में कितने लोग जाते थे, मोहम्मदी के जाते थे, क्यों जाते थे, शक्ल दिशा में जाते थे, मां थानी के जाते थे। ये रमजान अच्छा मौका है इसरा का, शहर सब्र भी है ना, शहर इस्लाम सब्र मतलब यही है कि कोई नागवाद के हुई तो बर्दाश्त करे, शहर सब्र भी है। इस तरह पर हमको आपको सबको अपनी जिंदगी की कदर करनी चाहिए कि हमको ये महीना दिया गया है, ना मुझे दिए, हम सभी लोगों को, हमारे औलाद को, सभी लोगों को इसकी अहमियत है, इसकी अजमत है। आता हूँ मैं यहाँ, लोगों को कदर होती है, यहाँ भी वहाँ भी कदर होती है, बहुत ही दूर जा रहे हैं, दुआ कीजिए हमारी नीयत भी सही हो, आने में भी सही हो, रहने में भी सही हो, जाने में भी सही हो। लिल्लाह फिल्लाह, अल्लाह के लिए आओ, अल्लाह के लिए जाओ, है अल्लाह ताला से उम्मीद रखो, अल्लाह से उम्मीद रखो, अल्लाह से लुत्फ करम के मुंतजिर रहो, उम्मीदवार रहो। तो बताइए बहुत उमदा जिंदा हजरत है, इस जमाने में इस्लाह के लिए तलतुफ मुतय्यन है। आज अल्लाह ताला ने हम लोगों को रमजान दिया है, कोई आफत में गलती हो माफ कर दो, कह दो कि रमजान है। इसी महीने की एक रात ऐसी है जो लैलतुल कदर कराती है, उसके बारे में उलमा ने लिखा है, बहुत से अखबार है, बहुत से अखबार है, जैसे जुमा के बारे में बहुत से अखबार है जो मकबूल साहत है, बहुत से बाद कहते हैं फजर बाद शुरू होते हैं, बाद बुजुर्ग हमारे सुबह से बैठ जाते थे, तो सुबह से आखिर तो बैठना मुश्किल, तो वो बारी बन जाता है कि फजर बाद से दो घंटा बैठेंगे, फिर फजर बाद से आठ बजे है तो आठ बजे से दस बजे, दस बजे से बारह बजे, कोई कोई साथ आ जाएगा नहीं, इसी में रहेगा कोई वैसा नहीं। हजार को यकीन था, साथ साथ पर यकीन था, एतकाद था, इस बना पर अल्लाह हम सबको तो अपील है कि इसलिए, चूंकि मैंने कहा कि रमजान शरीफ में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने रमजान से पहले पर खुतबा दिया है, मैंने कहा लैलतुल क़द्र जो मुहतमल लाते हैं उसे पहले में इन्ना अंजलनाह के बारे में बयान करो, ये ध्यान में बाया इस तरह से ले गया है, सूरह पूरी है इन्ना अंजलनाह फी लैलतुल क़द्र वमा अदराक मा लैलतुल क़द्र लैलतुल क़द्र खैरुन मिन अल्फ शहर تنزل الملائكة والروح فيها تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر سلام هي حتى مدرج فجر كتب من يهن بے شک اتارا ہم نے اس قرآن کو شب قدر میں ترجمہ کیا بے شک انا انزلناه فی لیلۃ القدر बेशक उतारा है हमने इस कुरान को शबे कदर में, कदर की रात। एक वजह यह भी है कि काबिले कदर रात है, काबिले कदर इनामी लग गया शबे कदर, इसे इसकी अहमियत मालूम हुई। बेशक उतारा है हमने इस कुरान को शबे कदर में, और ऐ मुखातब तो जानता भी है कि क्या है शबे कदर, ये अल्लाह का ये है अमर भी मालूम नहीं मुनकर तरकीब तरकीब है इसमें, ये भी एक तरीका है तरकीब का, अमल भी बारह मुनकर में सिर्फ शकी नहीं है बल्कि तलतुफ भी है। अरे लोगो अरे अल्लाह के बंदो हर बात है, अरे मुखातब जो जानता है कि क्या है शब कदर, उसकी अजमत और बरकत क्या है जानता है, और किस वजह से किताब इलाही में शब कदर में उतारी गई, उसका इंद्रल्लाह क्या दर्जा है, उसमें इबादत और जिक्र इलाही का आयो स्वाब किस कदर है, इसको जानते हो नहीं, कदर है शब कदर कितनी कदर है कि उसमें इबादत करोगे क्या कुछ तुमको मिलेगा, कैसे हैरान करो ईमान लाओ। बहुत हमारे बच्चा तो जो मोहतमल लाते हैं, मैं नहीं कहता कि रात भर जागो, नहीं कुछ जागो, मगरी बात से सर बहुत हम लोग से हर मर्द कर सर रात में दर नहीं रात में जागो, अरे कुछ तो जागो, मगरी बात से ऐसा ही मैं दुआ तुम क्या कर सकोगे, میں مقبول کوئی پڑھ رہا کروں, سات مندر ہیں سب دعا جاری, کوئی دعا تھوڑی نہیں ہے صلی اللہ علیہ وسلم. یہ دو ہر مطلب ہر شب قدر نہیں شعبان میں اس طرح کا فرما دے رہے تھے پڑھ ڈالو منا مقبول ساتوں مندر پڑھ رہا سب دعا جائے گی. اللہ بے شک اتارا ہے ہم نے اس قرآن کو شب قدر میں, اور اے مخاطب تو جانتا بھی ہے کہ کیا ہے شب قدر, اس کی عظمت و برکت کیا ہے, اور کس وجہ سے کتاب الہی اس شب قدر میں اتاری گئی, اس کا عند اللہ کیا درجہ ہے, اس نے عبادت اور ذکر الہی کا جو ثواب کس قدر ہے, اس کی حد اور حقیقت کے بیان کیے عبادت کے ثواب سے بڑھ کر فرماتے ہیں, اس کی حد اور حقیقت کا بیان تم جانتے ہو, کسی کے یہاں پہ علم نہیں آتا ہے. بس اتنا سمجھ لیں کہ شب قدر ہزار مہینے سے بہتر کیا ہے تم ہم نہیں سمجھ جائے گا. اب اللہ تعالیٰ نے فرما دیا کہ انتہائی علم ہے, کوئی مخلوق اس علم کو لا سکتا ہے, اور تم کو معلوم ہے جس میں عبادت اور ذکر الہی کا اجر اور ثواب جس کو رہنا ہے, اس کی حد و حقیقت کا بیان تو کسی کے احاطے فہم میں نہیں آیا, اس کی برکت کا اس کے احاطے کا علم کسی کے ہی بیان دماغ میں آ ہی نہیں سکتا. کیا ہے بس اتنا سمجھ لے اس سے بے قدر ہزار مہینوں سے بہتر, بس ہزار مہینوں سے بہتر ہزار مہینہ. معمولی ویشو حدیث سے فضائل اعمال میں سے بڑی تفصیل لکھی ہے کیا ہے کیسا ہے فضائل اعمال نے لکھا ہو, بس اتنا سمجھ لے اس سب میں قدر ہزار مہینوں سے بہتر ہے. اس ایک بات کا یہ بات اس میں ایک رات کی عبادت ہزار مہینوں کی عبادت کے ثواب سے بڑھ کر اور بہتر ہے, بڑھ کر بھی ہے اور بہتر بھی ہے, نہیں سب کچھ بیان کر دیا. بس سمجھ لے کہ شب قدر ہزار مہینوں سے بہتر ہے, اس کی اس ایک رات کی عبادت ہزار مہینوں سے بھی بڑھ کر گیا ہے. یہ ایسی رات ہے اس میں اترتے ہیں فرشتے اور روح القدس یعنی جبری امین اترتے ہیں, اس کا استحضار ہوا تھا تب توجہ رہے شب قدر گزارنے کے لیے. میں بھی جاتا تھا میں شہزاد رہی ماں علی گیا کہ بچے یہاں آنے لگا تو میں یہاں لکھا حضرت اس رات میں آپ کے یہاں میں جاتا تھا تو یہاں آ گیا ہمارے روی ہیں اس کی تلافی کے لیے میرے لیے جواب کے لیے علی گیا لکھتا تھا میں ضرور یہاں گھر سے آیا شب قدر ہمیشہ میں ماں علی گیا کے ساتھ گزارتا تھا لے کر جاتا تھا رہتا تھا, بہت خوش ہوتے تھے بہت خوش ہوتے تھے. تو یہاں جب آیا تھا نے دیکھا میں نے کہ میں یہاں آ گیا ہوں جس طرح میں یہ بہت خوش تھے, لکھا بھی ہے کہ مجھے بہت خوشی ہے کہ تم وہاں جاتے ہو. اور بارہ شب قدر کی اہمیت ہے اس کی ہمارے اندر فرماتے ہیں میں رات میں جاگنا ضروری قدر تو کرو اس کی کچھ تو کرو فرماتے کچھ نہیں کرو, یہ بھی فرماتے تھے مجھے مقبول پڑھ ڈالا سب مغرب بات سے ایسا ہوتا ہے ضرور پڑھا کرو سب رات وغیرہ میں کرتے بارہ جو جس طرح کرے گا وہ نہیں پائے گا. اللہ تعالیٰ ہم سب کو توفیق دے قدر کر لیں گے. اس میں اترتے ہیں فرشتے اور روح روح قدس اترتے ہیں یعنی جبری اسلام روح قدس اسلام جبری اسلام اپنے رب کی اجازت و حکم سے ہر عمل خیر لے کر زمین کی طرف اترتے ہیں. عبادت کرنے والے ایماندار بندوں کو جانی ایماندار بندوں کی جانب جو رات سراپا اسلام یہ لکھتے ہیں ہر امر خیر لے کر زمین کی طرف اللہ کی عبادت کرنے والے ایماندار بندوں کی جانب جو رات سراپا اسلام ඉන්නා අන්දන්නා එලෙතු කර මම අදාක මාලේතු කර ලෙතු ලොකදර කයිරු මෙයල් කිෂා තනසලුල් මලායිකත වතු ලා මලායික වෙනාද නොත් රූසුම් රාජ්‍ය බිස්ලා නා දමින වත उसके वास्ते दुआ करते हैं, ये भी है वो हजरात आकर के दुआ करते हैं हम सब के लिए। इसका इस्तेहजार होना चाहिए, मैंने इसलिए सुनाया कि इस्तेहजार हो सदे कदर में, अगर स्वयं भी वो इस्तेहजार तो रह सकता है किसी न किसी दर्जे में। सलाम सलाम है उसका, एक एक लम्हा सलामती और बरकत और रहमत है उसका, एक एक लम्हा सलामती और बरकत और रहमत है। जिसने फरिश्तों के घरों पैगाम है सलामत और पैगाम है रहमत देकर जमीन वालों के लिए उतरते हैं, पैगाम है सलामत और पैगाम है रहमत लेकर जमीन वालों को उतरते हैं, उनके वास्ते दुआ भी करते हैं। हम सब ने ये दुआ करते हैं, हमारे लिए दुआ फरिश्ते करते हैं। अल्लाह की रहमत मबजूद होती है, अल्लाह की तरफ से सलामती नाजिल होती है, ऐसे फरिश्ते भी दुआ करते हैं कि अल्लाह की तवज्जो है तो सबकी तवज्जो होगी। अल्लाह की तवज्जो, अल्लाह की तवज्जो है, अंबिया की तवज्जो है, फरिश्तों की तवज्जो है, जिन इसकी तवज्जो है। कहते हैं कि वो बुजुर्ग ये दो महीने को खुले था जो पीछे लगे थे गर्व में, उनको मना था कि इतना देखिए भी नहीं, सलाम भी नहीं कीजिए। वाले सरासत नदी ने खुले को बोलना शुरू हो गया, उसने देखी भी नहीं, जहां से नबी सल्लल्लाहु अलैहि वसल्लम जवाब भी नहीं देते थे राम का। लेकिन जब वो नमाज पढ़ते थे तो उनको कनक के देखते थे उनको, जब नमाज वो पढ़ते थे फरमाते हैं इशारे लिखता है कि चूंकि नमाजी की तरफ अल्लाह मुतवज्जा होता है, चूंकि नबी मुतखलिफ अखलाक अल्लाह होता है, इस तरफ नमाज को वो हुजूर भी देखते थे उनकी तरफ। नबी मुतखलिफ अखलाक अल्लाह होता है, इस तरफ वो साहबी जबकि मातूब थे, देखने का मिलने की इजाजत नहीं थी, जब नमाज पढ़ते थे तो नमाजी की तरह अल्लाह देखता है। हुजूर बयान करने वाले हैं तो हुजूर भी देखते थे, लेकिन जब सलाम करते थे तो हटा देते थे से। और उसकी वजह लिखा उन्होंने क्योंकि नबी मुतखल्लिक भी अखलाक अल्लाह होता है, इस तरह वो हुजूर नमाजी की तरफ देखते हैं। तो नमाजी हम सब की तरफ अल्लाह की तवज्जो, जितना हम अल्लाह की तरह मुतवज्जो होंगे उससे कहीं ज्यादा अल्लाह की तरफ हमारे तरफ मुतवज्जो। दुआ करें अल्लाह ताला हमको शब कदर की नियमत से नवा दे, उसकी कदर की तौफीक अता फरमाए, उसे कुछ हिस्सा रहना ही चाहिए। बालोर मंत्र यहां से लिया था कि अगर फरी नमाजी जमात से तो पढ़ोगे इसी जैसे तो तुम मधु नहीं रहोगे। और ये रात दुल्हे फर्ज कराती है, ये गुरु के शब्द से लेकर ये अनवार व बरकत अल्लाह रब्बुल इज्जत की तजलियात तुलू फज्र तक मुसलसल रहती है। ये रात तुलू फज्र तक रहती है, ये गुरूब शम्स से लेकर ये अनवार व बरकात अल्लाह रब्बुल इज्जत की तजलियात तुलू फज्र तक मुसलसल रहती है, जिसका लाजमी नतीजा यही है वो इसके जिस हिस्से में भी इबादत होगी वो इन रहमतों और बरकतों का बाइस होगी। किस भी किसान मरी बात हो, ऐसा बात हो, ऐसा हर वक्त पूरी रात बाबरकत है, पूरी रात बरकत से भरी हुई है। इस वजह से परमात्मा के मौके पर मरी बात ही चला जाओ, जो कुछ भी हो जाए मुला महमूद कोई मंदिर पर जाओ, कहते अल्लाह हम सब वो चौकी दे, हम लगे रहेंगे अल्लाह ने कबूल किया हो और अल्लाह तला अपने यहाँ अजर और सवाब से हम सब लोगों को फायदा फायदुल मना फरमाए, जिसका लाजमी नतीजा यही है اس کے جس حصے میں بھی عبادت ہوگی وہ ان رحمتوں و برکتوں کا باعث ہوگی جو اس سب میں اللہ کی طرف سے رکھی گئی ہے. سب کو ملے گا, وہاں کچھ قید نہیں ہے, سب کو ملے گا. جو بھی اللہ کا ہے, عبادت, تلاوت, ذکر, جو بھی اعمال خیر لے کے آئے گا, اللہ کے یہاں بخل نہیں ہے, نہ ناانصافی ہے. سب کو جو بھی عمل لے آئے گا اجر پائے گا, جو عمل لائے گا اس میں قلب پر سکون اور سرور حاصل ہوتا ہے. شب قدر کی خاص علامت ہے, قلب میں سکون اور سرور حاصل ہوتا ہے. اہل اللہ اپنے قلب میں ایک چین وہ ٹھنڈک محسوس کرتے ہیں. وہاں دلی صاحب کاغلی نکلا ہے, میں نے اس کو کبھی سنایا نہیں تھا, مفتی صاحب نے سنا تھا. میں نے کہا دیکھا اس میں کیا لکھا, بہت زبردست. اہل اللہ اپنے قلب میں ایک چین اور ٹھنڈک محسوس کرتے ہیں. خشیت الہی کے آثار ان پر اثر انداز ہوتے ہیں. خشیت الہی کے آثار ان پر اثر انداز ہوتے ہیں. عجیب و غریب قسم کی تمانیت, لذت و حلاوت اپنی عبادت میں محسوس کرتے ہیں. شاہ صاحب دیتے ہیں مفسر قرآن دارالعلوم دیوبند دیکھ رہا ہے, مانتا دن میں ان کی ضرورتیں حاصل تھیں, بہت میں مطیب آثار دارالعلوم سے کچھ تفسیر تھے. اللہ تعالیٰ نے بہت بڑا مقام دیا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو ان انوار اور برکات سے منور فرمائے. وما ذلک اللہ بعزیز, اللہ کے لیے کوئی مشکل نہیں. وما ذلک اور عجیب و غریب کسی کی تمانی نے لذت و حلاوت اپنی عبادت میں محسوس کرتے ہیں. دعا کیجیے ہم سب کو حاصل ہو, رات تو آ ہی رہی ہے اور یہی رات نہیں ہے, سات راتیں ہیں, آج بھی رات ہو سکتی ہے. ایک رات کوکی صاحب تھے ہم لوگوں کے, تو ہم لوگ 23 اس کو بھی جاگتے تھے, کہا ارے یہ کئی میں بٹ گئی ہے, بہت پور مزہ کر دیتے ہیں. یہ کئی تو ہم لوگ اب تو لگے رہو کچھ نہیں ہوگا, یہ کئی جو دولت بہت پور مزاق ہے. ہم نے ارے سب کیا یہ کئی تھے, سب ہے جو ہے اللہ تعالیٰ جو بھی جاگے گا, جو طالب خدا ہوگا وہ کامیاب ہوگا. طلب بہت بڑی بات ہے. بہرحال یہ میں نے سنا دیا مختصراً. اللہ تعالیٰ ہم سب لوگوں کو رمضان کے خیر و برکات سے, شب قدر کے خیر و برکات سے, قرآن پاک کے خیر و برکات سے, اس ذکر و اذکار کا یہ اجتماع جو ہے جائیں گے, کوئی دنیا کی طرف سے نہیں آیا ہمارے. اللہ تعالیٰ بے غرض کے اجتماع اللہ کے لیے نہ ہو تو اس کو مرانا ہے, اللہ کے لیے کوئی غرض نہ. ہر تمنا دل سے رخصت ہو گئی, اب تو آ جا, اب تو خلوت ہو گئی. ہر تمنا بات ہارنی, حضرت خالد صاحب نے کہا اسی مدر کہا خالد صاحب ایک نام دل میں اس کو دے دیتا غالباً یہ شعر ہے. ہر تمنا دل سے رخصت ہو گئی, اب تو آ جا, اب تو خلوت ہو گئی. حضرت تھانے کا یہ مقام تھا. حضرت خواجہ صاحب شعر کر رہے ایک لاکھ روپئے غالباً یہی شعر ہے. ایک لاکھ ہوتا خواجہ صاحب تو اس شعر کو میں دے دیتا, کیونکہ یہ شعر ان کے حال کے مطابق تھا. اس میں آپ کو پسند کیا خواجہ صاحب. اللہ تعالیٰ ہم سب لوگوں کو رمضان شریف کی قدر کی توفیق دے, شب قدر کی بھی اور اس کے علاوہ ہر لمحے کی قدر. بہت فرماتے تھے ہمارے, بہت فرماتے. دیکھو رمضان شریف کے ایام جا رہے ہیں, قدر کرو اس کی. جب ذرا جب 87 دیکھو اب بس اب حاصل کر لو کچھ. ہم لوگوں کو بھی خراب کر دیتے, اپنی بچیوں کو بہت موت گئے تھے آخر سب کے, بہت خود ہی جاتے تھے. और मिला। मनीष बाग हमेशा धूप में सिविल लाइन चले जाते हैं रक्षे से, उसके बाद ही आगे हो गया। कहते मैं चढ़ने नहीं जाता हूं, मैं कुरान पढ़ने के लिए जाता हूं। बोले शाह मुंबई दादा तुम्हारे कहते इतना खत्म करते, लेकिन एक खत्म तो करते ही थे, एक खत्म दो खत्म तो करते ही थे। हाफिज कुरान थे, हजरत थानवी की मस्जिद में तरावी सुनाते थे। अल्लाह ताला हम सब लोगों को इस महीने की कदर की तरफ दे, इस रात के कदर की तरफ दे। ये जो हमारी मजलिस है इसीलिए क्योंकि अल्लाह की बातें सुनाई जाए, अल्लाह की मोहब्बत की बातें सुनाई जाए, उनके मार्फत की बातें सुनाई जाए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों का इरादा हो, उसका तकरार हो, जज्बा हो तो अमल करने का, सब इसी वजह से होगा। अल्लाह हम सबको कदर की तरफ दे वाकर दावाना الحمد لله رب العالمين بارك الله اللهم صل على سيدنا محمد بارك الله تعالى سيدي تم هدي گویا کہ تقریر تھی بیان تھا اللہ تعالی اسی میں اثر دے اور بعد میں اس کے اثرات کو باقی رکھے بلکہ پورے سال بلکہ پوری عمر اللہ تعالی اسی طریق پر اللہ سے محبت تعلق معرفت انعامات ان سب چیزوں سے ہمارے قلوب کو مشرف فرما دے۔ نبی اکرم صلی اللہ علیہ وسلم کے دفعل میں، قرآن پاک کے دفعل میں، شاہ رمضان کے دفعل میں، وہ تمام نعمتیں جو اللہ تعالیٰ نے وعدہ فرمایا ہے ہم کو اہل بنا دے کہ ان چیزوں کو ہم کو عنایت فرمائے۔ اللہ تعالیٰ آئندہ مہینہ بھی ہمارے لیے خیر کا ذریعہ ہو، بچوں کی تعلیم کے لیے، ان کی اصلاح کے لیے، ان کی تربیت کے لیے بھی ضرور دعا کریں۔ حالات بہت کتنے کے ہیں، اللہ تعالی ہمارے بچوں کا ایمان باقی رکھیں۔ دل سے دعا اس کو کرتے رہیے کہ اپنی ضروریت کی بھی فکر رکھیے۔ یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا، اپنے بچوں کو بھی آگ سے بچائیے۔ اللہ ہم سب کو توفیق دے۔ وآخر دعوانا الحمد للہ رب العالمین۔